قران التجارب مهمة، هو أركان الإيمان الستة. لكن قبل أن أذهب إلى أركان الإيمان الستة، أنت حقيقة رأيت، وكما رأينا حقيقة في مجال الدعوة في المكتب لدينا، وكما كثير من الأخوة يتصل، الكثير حقيقة من هؤلاء يريد الإسلام ولكنه يتردد، وهو ما يعلم ماذا ينتظره غدا لو مات وهو على غير دين الإسلام. في أقل من دقيقة نريدك أن تبين له أنه لو مات على غير الإسلام فإنه سيكون خالد مخلد في نار جهنم. أسأل الله لنا ولكم النجاة منها. آمين يا رب. मेरो सामान्य यो प्रश्न आएको छ, जसरी कि धेरै मुस्लिम धेरै हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी इस्लामको वास्तविकताको बारेमा थाहा हुन्छ, थाहा भएपछि पनि उनीहरूको सामान्य शैतान भूतले धोका दिन्छ, उनीहरूको मनमा यो कुरो लाउँछ कि तिमी किन यस्तो गर्छौ, आफ्नो बुवा आमाको धर्म बुवा बाजेको धर्म छाडेर किन यसमा आउँछौ, यस्तै प्रकारको धेरै धेरै ख्यालको भावना हुन्छ उनीहरूको सामान्य। तो म यो भन्छु यसको बारेमा कि यो सबै भावना छाड्दिने, किनकि यो संसारको समस्या बोक्नु सजिलो छ तर उस दिनको समस्या बोक्नु गाह्रो हुन्छ, किनकि जीवनको कुनै ग्यारेन्टी छैन कि हामी सबै कहिले इस्लाम छाडे यो संसारलाई छाडेर यो संसारबाट बित्छौँ जान्छौँ। यदि कुनै पनि व्यक्ति इस्लाम बाहेक कुनै पनि अर्को धर्ममा जीवन बिताएर संसारबाट गयो, मृत भयो, बित्यो, उसलाई सधैँ नर्कमा बस्नुपर्छ। यसैले हामीहरूलाई यसको बारेमा धेरै ध्यान दिनुपर्छ कि इस्लामको बारेमा हामीहरू धेरै ध्यान दिने कि इस्लाम स्वीकार गर्ने, यो संसारको समस्या सबैसँग आउँछ र यो शैतान भूतको धोकामा परेर हामीहरू यानि नर्कबाट टाढा बचौँ, शैतान भूतको धोकामा नपरौँ। अल्लाह सुभान तआला हामी सबैलाई इस्लामको मार्गदर्शन दियोस् र हाम्रो आफ्नो त्यो नेपाली दाजुभाइ दिदीबहिनीको लागि पनि यो अल्लाहसित दुआ प्रार्थना गर्छौँ कि यिनीहरूलाई यिनीहरूको हृदयलाई खोलिदियोस्, यिनीहरूलाई सत्मार्गको बाटो देखाइदियोस् कि यिनीहरू इस्लामलाई बुझेर सम्झेर इस्लामलाई स्वीकार गरौँ। अख्त मुहम्मद, अस्सलामु अलैकुम। वालेकुम सलाम रहमतुल्लाहि व बरकातुहु। يا شيخ الله يجزاك خير، متى تجيبوا لنا